साउन को झरी बनी तिमी आउना मेरो मन को अँधेरीमा जुन छाउना साउन को झरी बनी तिमी आउना मेरो मन को अँधेरीमा जुन छाउना साउन को झरी बनी सँगै तिमी आउना छाती भित्र मुटु बोल्छ तिमी आउना मेरो मनको अँधेरीमा जुन छाउना सावनको झरी बनी कति धुमैलो निसासेको पारी पाखा कति धुमैलो डुब्दै जाने घामले हो कि डढेलो लागे भन्जाङ अनि पाखा भन्छ तिमी आउना फुलहरू रोई भन्छ तिमी आउना मेरो मनको अँधेरीमा जुन छाउना साउनको झरी